Book 2 84 تورانشي تورانشي الماضي 4 بوتكال بوتكال يقرأ واتسني واتسني لقد قرأت للتو मी वाचले मी वाचले لقد قرأت كل الرواية मी पूर्ण कादंबरी वाचली मी पूर्ण कादंबरी वाचली يفهم समजणे समजणे لقد فهمت للتو मी समजलो मी समजले لقد فهمت كل النص مي پورن پاٹھ سمجھ لو مي پورن پاٹھ سمجھ لے يجيب اتر دینے اتر دینے لقد اجبت للتو مي اتر دلے مي اتر دلے لقد اجبت على كل الاسئله مي सगळ्या प्रश्नांची उत्तरे दिली मी सगळ्या प्रश्नांची उत्तरे दिली انا اعلم هذا لقد علمت هذا للتو मला ते माहित आहे मला ते माहित होते मला ते माहित आहे मला ते माहित होते انا اكتب هذا لقد كتبت هذا للتو मी ते लिहितो मी ते लिहिले मी ते लिहिते मी ते लिहिले انا اسمع هذا لقد سمعت هذا للتو मी ते ऐकतो मी ते ऐकले मी ते ऐकते मी ते ऐकले انا احضر هذا لقد احضرت هذا للتو मी ते मिळवणार मी ते मिळवले मी ते मिळवणार मी ते मिळवले انا اتي بهذا لقد اتيت بهذا للتو मी ते आणणार मी ते आणले मी ते आणणार मी ते आणले انا اشتري هذا لقد اشتريت هذا للتو मी ते खरेदी करणार मी ते खरेदी केले मी ते खरेदी करणार मी ते खरेदी केले انا اتوقع هذا لقد توقعت هذا للتو मी ते अपेक्षितो मी ते अपेक्षिले होते मी ते अपेक्षिते मी ते अपेक्षिले होते انا اشرح هذا لقد شرحت هذا للتو مي स्पष्ट करून सांगतो मी ते स्पष्ट करून सांगितले मी स्पष्ट करून सांगते मी ते स्पष्ट करून सांगितले انا اعرف هذا لقد عرفت هذا للتو मला ते माहित आहे मला ते माहित होते मला ते माहित आहे मला ते माहित होते